ए साइन मैले खै सोल्टिरु त अझ सम्म आइपुगे ए आउँदै होला नि सारै भेट्न मन लाग्या हो एकान्छी त्यो डालो यता ल्या त ल ए उ सोल्टिहरु पनि आइहाले नि आयो हो सोल्टि नि आयो आरामै हुनुहुन्छ ए कति राम्रो भएर बसे हो लाग्छ चुप आउनु अलि ढिलो भयो सबैतिर बिदा भएर आउनु पर्ने त्यसैले ए साइली खै ल ल गुन्द्री हाल्दे पर्दैन पर्दैन कस्तो भा अब भोलि लाहोर गइहाल्नु हुन्छ सोल्टिनी रात अझै बाँकी रहेछ बसी बिहालो मनको धोको पनि पुरा भएन माथि रामले काँडामा नाचे जस्तै झ्याउरे नाचेर जान तताम है Thank you. गासेता।